रुझे को छु सानो रहरैना बाधे ता हो टाढा हुनु पार्नी हारे सना खाउ तिम्रो मर्म बुझे को छु सानो गोरी बाटी परे है चिटिकै मेरो चिन्ता नलिए फिटिकै म पनि आँसुले रुझेको छु सानो रहरैना बाध्यता हो टाढा हुनु पार्नि हारेस नखाउ तिम्रो मर्म बुझेको छु सानो रहरैना बाध्यता हो टाढा हुनु पार्नि हारेस नखाउ तिम्रो मर्म बुझेको छु सानो आफूले रोजेको छु सानो रहर हैन बाध्यता हो टाढा हुनु पर्ने हरेस नखाऊ तिम्रो मर्म बुझेको छु सानो तिमलाई जस्तो मलाई नि त्यस्तै हो पिर्न गएर जिन्दगी यस्तै हो म पनि आँसुले रुझेको छु सानो रहर हैन बाध्यता हो टाढा हुनु पर्ने हरेस नखाऊ तिम्रो मर्म बुझेको छु सानो रहर हैन बाध्यता हो टाढा हुनु पर्ने हरेस नखाऊ तिम्रो मर्म बुझेको छु सानो